शुरू कर लेना। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु। अलहम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नऔज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व सय्यिआति अमालिना मन यहदिहिल्लाहु फला मुदिल्ला लह व मन युदलिल फला हादिया लह व अशहदु अन ला इलाहा इल्लल्लाह वहदहु ला शरीका लह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु। अम्मा बादु फइन्न खैरल हदीसि किताबुल्लाह व खैरल हदी हदी मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम व शरल उमूरि मुहदसातुहा व कुल्ल मुहदसतिन बिदअह व कुल्ल बिदअतिन ضلاله व कुल्ल ضلالتين في النار। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأن هذا صراطي مستقيما فاتبعوه ولا تتبعوا السبل فتفرق بكم عن سبيله ذلكم وصاكم به لعلكم تتقون। وقال أذان من قائل لكل جعلنا منكم شرعة ومنهاجا। وقال ابن عباس رضي الله تعالى عنه ما تركنا رسول الله صلى الله عليه وسلم أو ما مات رسول الله صلى الله عليه وسلم إلا بعدما ترككم على طريقة ناهجة وحجة بينة أو كما قال رضي الله عنه। اللہ تبارک و تعالیٰ کے فضل و کرم سے اس کی توفیق سے آج کے اس درس میں ہم لوگ سلفی منہج اور خصوصیت کے ساتھ علامہ البانی رحمۃ اللہ علیہ کی کتابوں کی روشنی میں یہ سوال آتا ہوگا ذہن میں بہت سارے احباب کے بھائیوں کے کہ سلفی منہج ہمیں پڑھنا ہے تو شیخ البانی رحمۃ اللہ علیہ کے یہاں کیوں، شیخ البانی رحمۃ اللہ علیہ کے حوالے کی کیا ضرورت ہے یا اس کتاب کا انتخاب کیوں کیا گیا ہے؟ اصل میں ایک کتاب ہے ہمارے سامنے اور کتاب شیخ البانی رحمۃ اللہ علیہ نے لکھی نہیں ہے بلکہ شیخ البانی رحمۃ اللہ علیہ کی بہت ساری کتابیں ہیں، ان کتابوں کی تعداد سینکڑوں میں ہے اور ان کتابوں سے سلفی منہج کے سلسلے میں علامہ البانی رحمۃ اللہ علیہ کی جو ہدایات ہیں، رہنمائیاں ہیں، تحریریں ہیں، یا مثال کے طور پر سلفی منہج کی وضاحت، سلفی منہج کی باریکیوں کے سلسلے میں انہوں نے بہت ساری باتیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی احادیث کی شرح میں، ایسے ہی بعض ضعیف احادیث کے تحت جسے لوگوں نے مثال کے طور پر بنیاد بنا رکھا ہے، بعض ضعیف احادیث کے مطابق لوگ عمل کرتے ہیں، بعض موضوع اور جھوٹی حدیثوں پر جو لوگ عمل کرتے ہیں، تو ان حدیثوں پر کلام کرتے ہوئے، گفتگو کرتے ہوئے، یا تو اس کے تحت، یا صحیح حدیثوں پر گفتگو کرتے ہوئے اس کے تحت، یا ایسے ہی مختلف سوالات کے جوابات میں علامہ البانی رحمۃ اللہ علیہ نے بہت ساری اہم باتیں، قیمتی باتیں، بنیادی باتیں بیان فرمائی ہیں۔ ایک کہہ سکتے ہیں ان کے شاگرد نے شیخ البانی رحمۃ اللہ علیہ کی کتابوں سے سلفی منہج سے متعلق علامہ البانی رحمۃ اللہ علیہ کے فرمودات، ان کے اقوال، ان کی ہدایات، ان کی رہنمائیاں، ان کی بہت ساری باتوں کو نکال کر کے اکٹھا کیا ہے، ایک کتاب میں اکٹھا کیا ہے، اور اس کتاب کا نام رکھا ہے المنہج السلفی عند شیخ ناصر الدین الالبانی۔ آپ لوگوں نے دیکھا بھی ہوگا جو اشتہار احباب نے نکالا ہے، اس میں اس کتاب کا سرے ورق بھی موجود ہے، اس کا ٹائٹل کور پیج۔ اب سوال یہ پیدا ہوتا ہے کہ شیخ البانی رحمۃ اللہ علیہ کی اس کتاب کا انتخاب کیوں کیا گیا؟ سلف صالحین کا جو منہج، سلف امت کا جو راستہ ہے، وہ قرآن میں موجود ہے، سنت میں موجود ہے، اور سلف صالحین یعنی خود صحابہ کرام تابعین کی زندگیاں ہمارے سامنے ہیں، تو کیوں نہ اسے سلفی منہج کے نام سے بیان کیا جاتا، شیخ البانی رحمۃ اللہ علیہ کا حوالہ دینے کی کیا ضرورت ہے؟ تو اس کا ایک بہت ہی زیادہ اہم جواب ہے، بنیادی جواب ہے، اور وہ جواب بھی ہمیں سمجھنے کی ضرورت ہے۔ شیخ البانی رحمۃ اللہ علیہ اس دور کے مجدد کہلاتے ہیں، اللہ تعالیٰ کی طرف سے یہ اس امت کو سعادت اور شرف حاصل ہے کہ اللہ تبارک و تعالیٰ نے جیسا کہ اللہ کے نبی علیہ الصلوۃ والسلام نے فرمایا ہے ان اللہ یبعث علی رأس کل مئۃ سنۃ من یجدد لها دینہا، اللہ تبارک و تعالیٰ ہر سو سال پر یعنی ایک صدی پر ایسے شخص کو پیدا کرے گا جو اس امت کے دین کی تجدید کرے گا۔ امت کا جو دین ہے، تو کو جو دین ملا ہے قرآن، سنت، سلف کا طریقہ، اب بہت ساری ملاوٹیں، بہت ساری فسادات، عقیدے میں فساد، عبادات میں بگاڑ، عمل میں بگاڑ، معاملات میں انحراف، تو جو بہت کچھ دین کے اندر لوگ بگاڑ کا شکار ہو جاتے ہیں، اس بگاڑ سے امت کو آزاد کرے گا، ان سارے خلل کو، ان سارے بگاڑ کو، ان سارے فسادات کو صاف کر کے دین کو نئے سرے سے پیش کرے گا۔ دین میں جو ملاوٹیں آ گئی ہیں، ان ملاوٹوں سے دین کو خالص کر کے، ستھرا کر کے امت کے سامنے پیش کرے گا۔ ایسے شخص کو اللہ تبارک و تعالی ہر سو سال پر پیدا کرے گا اس کام کے لیے۔ تو اب میرے بھائیوں، دوستوں، احباب، بزرگوں، نوجوان ساتھیوں، دعوے بہت سارے ہیں، مجدد کا لقب، مجدد کا نام بہت سارے لوگوں نے استعمال کر لیا ہے، لیکن آپ سمجھیں کہ اگر مجدد کے نام کے ساتھ بھی، مجدد کے اس منصب کے ساتھ بھی اگر کھلواڑ کر لیا جائے، تو نہیں سمجھ میں آتا کہ دین کی تجدید کیسے ہوگی۔ ایک تو دین کا بگاڑ کرنے والے بہت سارے لوگ ہیں، علماء سو جو دین کو بگاڑتے ہیں، امت کو مس گائیڈ کرتے ہیں، غلط رہنمائی کرتے ہیں۔ اس غلط رہنمائی اور مس گائیڈ کی وجہ سے جو امت میں انحرافات آ جاتے ہیں، جو فسادات اور بگاڑ آ جاتے ہیں، عقیدے، عبادات، معاملات، اخلاق، سیاست، کردار اور لین دین، ہر طرح غرض زندگی کے ہر پہلو پر جو فساد اور بگاڑ آ گیا ہے، اسی فساد و بگاڑ کا خاتمہ کرنے کے لیے اللہ تبارک و تعالیٰ ہر صدی پر ایک شخص کو پیدا کرے گا۔ اب مسئلہ یہ کہ وہ جو سو سال پر پیدا ہوگا مجدد دین، اس مجدد کے منصب پر بھی اگر کوئی زبردستی قابض ہونے کی کوشش کرے کہ فلاں مجدد ہے اس سو سال کا، تو پھر تو بہت بڑا پیچیدہ مسئلہ ہو جائے گا، اس معنی میں کہ فساد سو سال سے چلتا چلتا فساد اتنا بڑھ گیا تھا کہ اللہ تبارک و تعالیٰ نے امت کے دین کی تجدید کرنے کے لیے فلاں کو پیدا کر دیا۔ اب وہ فلاں کون ہے جو تجدید کرنے والا ہے، اس کے لیے دعوے داری کی ضرورت نہیں ہے کہ کوئی دعویٰ کرے کہ فلاں مجدد ہے صدی کا، فلاں مجدد ہے صدی کا، یا کسی کے نام کے ساتھ مجدد جوڑ دے، مثال کے طور پر نام کے ساتھ جوڑ دے مجدد، امت کے مجدد، اور اس کے بعد اس کو باور کرایا جائے، اس کو منوایا جائے کہ فلاں شخص مجدد ہے، تو یہ بھی غاصبانہ قبضے سے کم نہیں ہوگا، اور وہ بھی دین کے سلسلے میں، عقیدے کے سلسلے میں، منہج کے سلسلے میں۔ کیونکہ مجدد جو ہوگا بہت واضح ہے کہ دین کے فساد کو دور کرے گا، دین میں جو فساد در آیا ہے، جو انحراف گھس گیا ہے، داخل ہو گیا ہے، اس سے خالص دین کو، کھرے دین کو پاک کر کے، صاف کر کے امت کے سامنے پیش کرے گا، غلط عقائد کو کنارے کرے گا، شرکیات کو، بدعات کو، خرافات کو، بدعمالیوں کو، حرام کو، اس طرح سے ہر طرح کی انحرافات سے اللہ تبارک و تعالیٰ کے دین کو پاک کر کے اسے نئے شکل میں، جیسے نیا کوئی چیز آئے بعد میں، دھیرے دھیرے اس کے اندر بہت ساری چیزیں، ملاوٹیں آ جائیں، تو ان ملاوٹوں سے خالی کر کے نئے سرے سے اللہ تبارک و تعالیٰ کے دین کو امت کے سامنے پیش کرے گا۔ تو اب اس کی پہچان اس کی دعوت سے ہوگی، اس کے مشن سے ہوگی، اس کے قلم سے ہوگی، اس کی زبان سے ہوگی، اس کی خدمات سے ہوگی، اس کی قربانیوں سے ہوگی۔ کسی کے دعوے سے کوئی مجدد نہیں ہو جائے گا، مجدد کا کارنامہ اس کے عمل سے، اس کے کردار سے، اس کی زبان سے، اس کی دعوت سے ہوگا۔ کون ہے جو توحید کو خالص کرنے والا ہے اپنی زبان سے، اپنی قلم سے؟ کون ہے جو سنت کو خالص کرنے والا ہے، توحید کو خالص کرنے والا، بدعت، شرک سے، کفر سے، نفاق سے؟ سنت کو خالص کرنے والا ہے بدعت سے، خرافات سے، نفس پرستی سے، شخصیت پرستی سے، قومیت پرستی سے، اندھی تقلید سے، ان تمام چیزوں سے۔ کس نے سنت کو پاک کرنے کا کام کیا ہے؟ اپنی زبان سے، اپنے قلم سے، اپنی تحریروں سے، اپنی تقریروں سے، اپنی کتابوں سے، اپنی تحقیقات سے، اپنی تخریجات سے، اپنے فتووں سے، اپنے سوال و جواب کی مجلسوں سے، کس نے یہ کارنامہ انجام دیا ہے؟ یہ ایسی چیز نہیں ہے جس میں کسی کے رائے کی یا کسی کے گھسپیٹھ کی کوئی گنجائش ہو، ایک زندہ چیز ہوگی۔ توحید خالص کس کے لیے کس نے قربانیاں پیش کی، سنت صحیحہ کے لیے کس نے قربانیاں پیش کی، یہ سب سے بڑا ثبوت ہوگا، سب سے بڑی گواہی ہوگی فیصلہ کرنے کے لیے کہ دین کا مجدد کون ہے۔ اور یہ فیصلہ کرنے والا کون ہوگا؟ یہ فیصلہ کرنے والے وہ ہوں گے جن کا امت میں لسان و صدق، سچی زبان جن کی ہوگی، یعنی امت کے کبار علماء جن کے یہاں علم کی گہرائی ہے، جن کے پاس بصیرت ہے، جو خود امت کی رہنمائی کے لیے سب سے زیادہ مخلص ہیں، سب سے زیادہ جذبہ قربانی کا رکھتے ہیں، جو سب سے زیادہ امت کے حالات پر نظر رکھتے ہیں، دنیا کے حالات پر نظر رکھتے ہیں، عقائد کا فساد، عبادات کے مسائل، سنت کا انحراف، منہج کا فساد و بگاڑ، اعمال اور سلوک کا انحراف، ایسے ہی سیاست میں، حکم اور نظام میں، ایسے ہی حلال و حرام میں، شریعت کے مسائل میں، حتیٰ کہ آداب اور اخلاق کے مسائل میں، اٹھنے بیٹھنے چلنے پھرنے کے مسائل میں، کہاں کہاں کہاں کہاں کیسے کیسے امت کی رہنمائی کرنی چاہیے، اس کا مشن جن لوگوں نے سنبھال رکھا ہے، جن علماء نے، وہ علماء فیصلہ کریں گے کہ اس امت کا مجتہد، اس امت کا مجدد کون ہے، اس 100 سال میں کون ہے جو اس کارنامے کو انجام دے رہا ہے۔ اللہ کا وعدہ سچا ہے، اس میں کوئی شک نہیں ہے کہ اللہ تبارک و تعالیٰ ہر 100 سال پر ایسے شخص کو پیدا کرے گا۔ اب میں زیادہ بات شیخ الباری رحمۃ اللہ علیہ کی زندگی کے بارے میں بھی نہیں کرنا چاہتا ہوں، اور نہ میں اس میں زیادہ وقت لگانا چاہتا ہوں، کیونکہ شیخ الباری رحمۃ اللہ علیہ کوئی ایسی شخصیت نہیں ہے گمنام جن کے بارے میں جاننے کی ضرورت ہو۔ ٹھیک ہے، بالضبط بیٹھ کر کے کسی نے بہت تفصیل سے ہے نا ان کی زندگی کو 100, 200, 500 سنے کی کتاب میں رکھ کر کے نہیں پڑھا ہوگا، لیکن دنیا کا کون سا فرد ہے، کون سا مسلمان ہے، خاص طور پر توحید و سنت سے نسبت رکھنے والا کون سا عالم دین ہے، طالب علم ہے یا عام مسلمان ہے، جو علامہ الباری رحمۃ اللہ علیہ کی شخصیت کو، ان کی خدمات حدیث کو، جو 60 سالہ دور پر مشتمل ہے، 60 سال تک خدمت حدیث جنہوں نے پیش کی ہے، اور لیلہ نہار، پوری دن، پورا رات، پوری رات، پورا دن مسلسل بغیر تھکے ہوئے، ساری آزمائشیں، ساری قربانیاں، سارے مسائل اور مخالفتیں، جیل کی سلاخیں، سب کچھ کے باوجود بھی 60 سال تک مسلسل حدیث رسول صلی اللہ علیہ وسلم کی خدمت کرتے رہے، تجدید کرتے رہے، تخریج کرتے رہے، تحقیق کرتے رہے، مسائل پر مختلف کتابوں کی تخریج کر کے صحیح ضعیف کو الگ کیا، کتب ستہ میں سے صحیح بخاری صحیح مسلم کا تو کوئی مسئلہ نہیں ہے، لیکن سنن اربعہ، ابو داؤد، نسائی، ترمذی، ابن ماجہ، جو صحاح ستہ کہتے ہیں لوگ، جبکہ صحاح ستہ کہنا درست نہیں ہے، کتب ستہ کہنا چاہیے، یا دواوین ستہ، یعنی حدیث کی 6 بڑی کتابیں، ان میں سے 4 سنن کی کتابیں ہیں، ابو داؤد، نسائی، ترمذی، ابن ماجہ، یعنی سنن ابو داؤد، سنن ترمذی یا جامع ترمذی، سنن نسائی، سنن ابن ماجہ، یہ 4 کتابیں، ان کتابوں کے اندر صحیح حدیثیں بھی ہیں، ضعیف حدیثیں بھی ہیں، اور مدت سے یہ کتابیں موجود ہیں، اور اہل علم اس سلسلے میں تحقیق کر کے، بتا کر کے، علماء طلبہ کو سکھا کر کے، سمجھا کر کے آگے بڑھتے تھے، لیکن علامہ الباری رحمۃ اللہ علیہ نے ایک عظیم الشان کارنامہ انجام دیا، اور یہ تجدید کی مثال ہے، تجدید کے حوالے سے ایک اشارہ ہے کہ کس طرح سے علامہ الباری رحمۃ اللہ نے تجدید کا کام کیا ہے۔ تو ان 4 حدیث کی جو کتابیں ہیں سنن اربع، ان 4 کتابوں کی تحقیق کر کے، تخریج کر کے، اس کے رجال پر گفتگو کر کے، حدیث کے سند پر، متن پر کلام کر کے، شذوذ پر، علت پر، اتصال پر، انقطاع پر گفتگو کر کے، صحیح حدیثوں کو اکٹھا الگ کر دیا اور ضعیف حدیثوں کو اکٹھا الگ کر دیا۔ ایک طالب علم، ادنا طالب علم بھی یا عام آدمی بھی بڑی آسانی کے ساتھ صحیح حدیثوں کی، ضعیف حدیثوں کی پرکھ کر کے صحیح سنت پر چل سکتا ہے، صحیح دین پر چل سکتا ہے، ضعیف حدیثوں سے اپنے آپ کو بچا سکتا ہے۔ یہ تو مشہور جو کتاب ہے اس کی بات ہے، اس کے علاوہ 2 عظیم الشان سلسلۃ الاحادیث الضعیفہ والموضوعۃ، اور ایسے سلسلۃ الاحادیث الصحیحہ کے نام سے 2 بڑے سلسلے ضعیف موضوع روایات کا سلسلہ اور صحیح حدیث کا سلسلہ مسلسل لکھتے گئے تحقیق کر کے تخریج کر کے. میرے بھائیوں میں سمجھتا ہوں کہ کئی ہزار حدیثوں کا ذخیرہ صحاح کا بھی ہے اور کئی ہزار حدیثوں کا ذخیرہ ضعیف اور موضوع روایات کا بھی ہے. آسانی کے ساتھ ایک طالب علم دیکھ سکتا ہے کہ روایت صحیح ہے, صحیحہ میں تو صحیح ہے, ضعیفہ میں تو ہے ضعیف ہے. میرے بھائی اس طریقے سے ایک کارنامہ. اس کے علاوہ یہ تو میں صرف مطلب کہہ لیجیے قطرہ آپ کو پیش کر رہا ہوں, ورنہ صرف اور صرف تحقیقات اور تخریجات پر گفتگو کی جائے تو ہی ایک گھنٹے کی ضرورت ہے میرے بھائیوں, جو ان کے کارنامے. تو شیخ البانی رحمتہ اللہ علیہ کے حوالے سے میں عرض کرنا چاہتا تھا کہ یہ امت کے مجدد شمار کیے جاتے ہیں, اور ہم نے عرض کیا کہ کسی عام آدمی کا فیصلہ نہیں مانا جائے گا. کبار کا فیصلہ جو چوٹی کا مقام رکھتے ہیں امت کے اندر علم میں, علامہ عبدالعزیز بن عبداللہ بن باز رحمۃ اللہ علیہ جیسی شخصیت کہتے ہیں کہ میں آسمان کی چھت کے نیچے زمین کے پشت کے اوپر علامہ البانی رحمۃ اللہ علیہ سے زیادہ بڑا حدیث کا عالم کسی کو نہیں جانتا. یہ علامہ ابن باز کہتے ہیں جو پوری دنیا کے چوٹی کے مفتی اور میرے بھائیوں مرجع تھے سارے مسلمانوں کے, وہ یہ بات کہتے ہیں. تو کہنے کا مطلب یہ ہے, اور اس طرح کی شہادتیں علامہ ابن سیمین کی ہیں اور اس کے علاوہ شیخ صالح فوزان کی ہیں اور بڑے جتنے علماء آپ کے بعد جن کا نام آپ جانتے ہیں, سب کے سب اس بات کی شہادت دیتے ہیں کہ جو تجدید کا کارنامہ اب امت ضعیف موضوع روایات پر چل چل کر کے اپنے عقیدے کا فساد, اپنے عبادات کا فساد, اپنے معاملات کا فساد, اپنے اعمال حلال و حرام کا فساد سب کے اوپر عمل کرتی آ رہی تھی, آپ بتائیے کہ پوری امت کو اس ضعیف موضوع کی دلدل سے نکالنے کا کتنا بڑا کارنامہ علامہ البانی رحمۃ اللہ علیہ نے انجام دیا ہے. یہ تجدیدی کام نہیں ہے تو کیا ہے؟ پوری امت کو ضعیف اور موضوع سے آزاد کرنا اور عقائد, عبادات, معاملات, اخلاق, سیاست, سارے مسائل میں جہاں جہاں ضعیف موضوع روایات پر عمل تھا الحمدللہ ایک نیا کارنامہ کہ امت ضعیف اور موضوع سے نکل کر کے صحیح سنت پر عمل کرنے لگے. میرے بھائیو ان کا ایک مشن تھا, اس مشن کا نام یہی تھا کہ العودۃ بالامہ الی الکتاب والسنہ علی فہم سلف الامہ. کہتے تھے میرا یہ سلوگن ہے, میرا یہ مشن ہے, میری یہ کوشش ہے کہ امت کو کتاب و سنت کی طرف دوبارہ لوٹا کر کے لایا جائے, امت کو لوٹا کر کے لایا جائے کتاب و سنت کی طرف, سلف امت کے فہم کے مطابق کتاب و سنت پر عمل کرنا, یہ ان کا مشن تھا اور اس پر وہ چلتے رہے مسلسل کام کرتے رہے. ساری آزمائشوں کے باوجود بھی یہ سلسلہ چلتا رہا. بہرحال نتیجہ یہاں تک پہنچا کہ قریب کا ہو, دور کا ہو, مخالف ہو, موافق ہو, اپنا ہو, پرایا ہو, چاہے ان کو صبح شام ان کی مخالفت کرنے والا طبقہ ہو, لیکن کوئی ایسا نہیں ہے جو رات کے اندھیرے میں یا رات کی تنہائی میں شیخ البانی کی کتابیں اٹھا کر کے اپنی کتابیں نہ لکھتا ہو, اپنے مقالے نہ لکھتا ہو, اپنی تقریر نہ تیار کرتا ہو. کوئی مدرس نہیں ہے جو اپنا محاضرہ اور لیکچر شیخ البانی صاحب کی کتابوں کے بغیر یا اس سے مدد لیے بغیر تیار کرتا ہو, خواہ وہ صبح شام مخالفت کرنے والوں میں سے کیوں نہ ہو. آج بڑے بڑے محققین کے نام آ رہے ہیں, یہ بڑا محقق ہے, یہ بڑا محقق ہے, بڑا محقق ہے. میں نہیں کہتا کہ شیخ البانی کوئی آخری ہیں, اللہ تبارک و تعالیٰ کی مخلوقات میں اللہ تعالیٰ کے بڑے عجائب ہیں. صبح شام اللہ تبارک و تعالیٰ ایسے ایسے کبار علماء کو پیدا کرتا رہے گا, لیکن اپنے اس وقت میں, اس ماحول میں, جس دور میں ہم زندگی گزار رہے ہیں میرے بھائی, اس دور میں شیخ البانی رحمۃ اللہ علیہ کا کارنامہ ایسا ہے کہ ہر شخص نے, ہر چھوٹے بڑے طالب علم نے, ہر عالم نے, ہر فاضل نے, ہر محقق نے شیخ البانی کی کتاب سے رجوع کر کے, مراجعہ کر کے, پڑھ کر کے, دیکھ کر کے اپنی کتابوں میں استفادہ کیا ہے. آج آپ لوگ ایک بات اور بار بار سنتے ہیں, بولتے بھی ہیں, بہت سارے ہمارے عزیز سوال بھی کرتے ہیں کہ بھئی آج فلاں تحقیق آ رہی ہے, وہ تحقیق شیخ البانی رحمۃ اللہ علیہ کی تحقیق کے خلاف ہے, شیخ البانی نے کسی چیز کو ضعیف کہا ہے اور فلاں کسی کوئی تحقیق کرنے والا اس کو صحیح کہہ رہا ہے, شیخ البانی صاحب نے کسی چیز کو صحیح کہا ہے اور فلاں جدید تحقیق میں کو اس کو ضعیف کہہ رہا ہے. اب بتائیے کیا کریں, اس نئی تحقیق کو لیں یا شیخ البانی صاحب کی تحقیق کو لیں؟ اس طرح کی باتیں بہت سارے لوگ کر رہے ہیں. دیکھیے یہ جو حدیثوں پر حکم لگانے کا مسئلہ ہے, صحیح اور ضعیف کا فیصلہ کرنے کا مسئلہ ہے, رجال یعنی جو نریٹرز ہیں, راویان, ان کے اوپر حکم لگانے کا مسئلہ ہے, تو یہ کہیں اجتہادی طور پر مختلف ہو سکتا ہے. ایسا بھی ہو سکتا ہے کہ شیخ البانی رحمۃ اللہ علیہ کی وفات میرے بھائیوں 1999 میں ہو گئی تھی, आज उसके बाद भी 22 23 24 साल तकरीबन गुजर चुके हैं, और उससे पहले कितने कितनी किताबें उन्होंने लिखी हैं। हो सकता है कि उनके दौर में कुछ किताबें उस वक्त तक न मैसर आई हों, मखतूत कलम के नुस्खे हाथ से लिखा हुआ नुस्खा रहा हो, अब तक उनके सामने ना आया रहा हो, बाद में वो चीज़ें तहकीक होकर के मैदान में आई हों, आज किसी जदीद मुहक्किक के सामने वो चीज़ें आई हों, तो हुक्म मजीद बदल गया हो, इसे कहाँ इनकार किया जा सकता है। शेख अलबानी रहमतुल्लाह ज़िंदगी भर कहते रहे अल इल्म ला यक़बलुल जुमूद, इल्म जुमूद कबूल नहीं करता है, इल्म जम जाए कि अब इसके आगे नहीं जाना, इसके पीछे नहीं जाना, इल्म जमूद है ही नहीं। नई तहकीकात आती रहेंगी, तहकीकात के मुताबिक हम अमल करते रहेंगे। आज एक तहकीक हमारे सामने है, उसके मुताबिक अमल कर रहे हैं, कल मजीद कोई चीज़ अगर हमारे सामने आ गई तो उसके मुताबिक हुक्म बदल जाएगा, हम इसको छोड़ करके उस नई तहकीक पर आ जाएंगे। जुमूद नहीं है, तो तकलीद की तरह से मुकल्लिदीन की तरह, मुतासिबीन की तरह, या जो जामिद नज़रिए के होते हैं कि नहीं बस जो हम करते हुए आ रहे हैं बाप दादा के ज़माने से, इसके सिवा कुछ नहीं कर सकते, ये तरीका इल्म का तरीका नहीं है। इल्म जो है वो जुमूद कबूल नहीं करता है। जब जब हमको नई मालूमात मिलेगी, नई तहकीक हमें मिलेगी, हम पहली तहकीक को छोड़ करके नई तहकीक पर आ जाएंगे। इसमें कोई आयत की बात नहीं, इसमें कोई आयत की बात नहीं। इसीलिए ये मतलब तो नहीं है कि शेख अलबानी कोई आखिरी है। शेख अलबानी रहमतुल्लाह अलैह इस दौर के मुजद्दिदीन में से, अल्लाह तबारक व तआला हर सदी पर पैदा करने का वादा फरमाता है, हर सदी पर लोग पैदा होंगे, एक से ज़ायद लोग भी एक सदी में हो सकते हैं, इससे भी इनकार नहीं है। लेकिन कहने का मतलब ये है कि शेख अलबानी रहमतुल्लाह अलैह का जो यहाँ पर नाम या उनकी किताब का हवाला देकर के हम सलफ़ी मनहज पढ़ने जा रहे हैं, उसकी वजह यह है कि जो रास्ता दीन और शरीयत का, जो रास्ता मनहज, अभी आ रही है बात, सब आएगी, शायद आज तो नहीं आ पाएगी, आज के बाद वाले दर्स में आएगी इंशाल्लाह तबारक व तआला, कि मनहज क्या है, सलफ़ क्या है, सलफ़ी क्या है, सलफ़ियत क्या है, वो सारी बातें आएँगी इंशाल्लाह तबारक व तआला। तो ये बात कि सलफ़ी मनहज यानी वो रास्ता जो सहाबा का रास्ता है, अल्लाह के नबी का और आपके सहाबा का रास्ता है, और सहाबा ही के रास्ते पर ताबीन तबे ताबीन हैं, लेकिन हम कभी सहाबा का रास्ता कहते हैं, इसलिए कहते हैं कि असल तो जड़ तो वही है, अल्लाह के नबी के बाद उम्मतियों का सबसे पहला तबका किसका है, सहाबे किराम का है। तो अब सहाबे किराम को हम कभी कभी कह करके इक्तिफा कर लेते हैं, बस सहाबा के साथ ताबीन तबे ताबीन का नाम नहीं लेते, इसलिए नहीं लेते हैं कि उन ताबीन के भी सलफ सहाबे किराम हैं, और उन तबे ताबीन के सलफ भी सहाबे किराम और ताबीन हैं। इसलिए सहाबा तो हर सूरत में सलफ हैं, सबके सलफ हैं, हमारे भी सलफ हैं, और हमसे पहले जितने लोग गुजरे हैं हमारे हमसे लेकर के ताबीन तक सबके सलफ सहाबे किराम हैं। इसलिए असल सलफ कौन है, असल सलफ सहाबे किराम है। उसके बाद वाला जाहिर सी बात अपने सारे पहले वालों को सलफ कहेगा, और बाद वाला अपने से पहले वालों को सलफ कहेगा, और बाद वाला अपने सारे पहले वालों को सलफ कहेगा, लेकिन सहाबा का तबका ऐसा है जो सबके लिए सलफ है। सहाबा किसी को सलफ कहने की ज़रूरत नहीं, सहाबा अल्लाह के नबी के सबक में, अल्लाह के नबी के सामने मजलिस में बैठने वाले लोग हैं, तो फिर उनका तो मुकाबला ही नहीं किया जा सकता, उनकी बात का क्या कहना, तो उनका मकाम सबसे अलग है, इसीलिए उनके मकाम का कोई मुकाबला नहीं कर सकता। तो अलबानी साहब का नाम इसलिए हम ले रहे हैं, या इस किताब का इंतखाब इसलिए कर लिया गया है, क्योंकि ये वो शख्सियत है जिसने रास्ता बिल्कुल एक एक सुन्नत से, एक एक हदीस से, सही हदीस की तहकीक हो जाने के बाद, ज़ईफ़ हदीस की तहकीक के बाद, अलग थलग कर दिए जाने के बाद, सही सुन्नत के मुताबिक जो रास्ता निकलता है, उस रास्ते को उन्होंने सबसे करीब से देखा, इस दौर में उतना करीब से किसी ने नहीं देखा है। इसलिए शेख अलबारी रहमतुल्लाह अलैह का नाम लिया जा रहा है, ये वजह है। तासुब वाला नज़रिया अपने यहाँ नहीं है, शेख अलबानी की बात कर रहे हैं, इसका मतलब ये नहीं कि शेख अलबानी साहब के मुकल्लिद हैं हम, बिल्कुल नहीं, किसी के मुकल्लिद नहीं हैं। शेख अलबानी रहमतुल्लाह अलैह हमें सुन्नत के ज़रिए से जो बातें बतला रहे हैं उसके मुताबिक हम अमल करेंगे, क्योंकि वो सुन्नत है, सुन्नत की बुनियाद पर अमल करेंगे हम। और किसी मसले में गलती हो जाना आम सी बात है, किसी भी इंसान होने के नाते किसी भी आलिम से गलती हो सकती है, वो गलती अल्लामा अलबानी रहमतुल्लाह अलैह पर भी 100% जायज़ है, उनसे भी गलती हो सकती है। हम कभी भी किसी के साथ जुमूद और तकलीद और तासुब का रवैया अख्तियार नहीं करते, इसलिए गलत फहमी भी निकल जाना चाहिए। आज बहुत सारे लोग कहते हैं शेख अलबानी के मुकल्लिद हैं, और कोई कोई अलबानी कहता है, कोई मदखली कहता है, कोई जामी कहता है, कोई फला कहता है, कहता है इनके बहुत सारे फिरके हैं, ये लोगों को फला फला के नाम लेने से कोई किसी का मुकल्लिद नहीं हो जाता है। मुकल्लिद तकलीद एक नज़रिया है, बगैर दलील के हर किसी की बात को मानना یہ ہمارا طریقہ نہیں ہے، ہمارے اسلاف کا طریقہ نہیں، صحابہ کا طریقہ نہیں، تابعین کا طریقہ نہیں، اور ظاہر ان کا طریقہ نہیں ہے، تو ہمارا طریقہ کیسے ہو سکتا ہے؟ تو ہم دلیلوں کے ساتھ چلتے ہیں، جہاں جہاں دلیل ہوتی ہے، جہاں جہاں دلیل لے جاتی ہے وہاں وہاں ہم جاتے ہیں، ندور مع الدلیل حیث دار، ہم دلیل کے ساتھ چلتے ہیں جہاں بھی دلیل چلتی ہے۔ تو یہ ہمارا طریقہ ہے، یہ ہمارا اصول ہے، کسی مسئلے میں اگر شیخ البانی سے غلطی ہوئی ہے تو بلا شبہ ہم اللہ تبارک و تعالیٰ سے ان کے لیے مغفرت کی دعا کرتے ہیں، اور اللہ تبارک و تعالیٰ سے ان کے رفع درجات کے لیے دعا کرتے ہیں، اور ان کی قربانیاں، ان کی کوششیں، ان کی خدمات اللہ تبارک و تعالیٰ قبول فرمائے، ہم اس سے فائدہ اٹھاتے ہیں۔ یہ ہمارا طریقہ ہے، اور یہ معاملہ کوئی علامہ البانی صاحب کے ساتھ نہیں ہے، ہم ساری امت کے علماء جو کتاب و سنت کے مشن پر چلنے والے علماء ہیں، ان سب علماء کی تحریروں سے، تقریروں سے، ان کے فتاووں سے فائدہ اٹھاتے ہیں، آنکھ بند کر کے کسی کے پیچھے چلنا جائز نہیں سمجھتے سوائے محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے۔ ائمہ اربعہ کے بارے میں لوگ کہتے ہیں کہ آپ لوگ ائمہ اربعہ کو نہیں مانتے، ان کی تنقید کرتے ہیں، ایسے کیسے آپ لوگ کہتے ہیں ان کی تقلید جائز نہیں، تقلید جائز نہیں ہے تو طے بات ہے، اس میں کوئی شک نہیں ہے، جو سمجھ سکتا ہے تقلید کیسے کر سکتا ہے؟ تقلید کہتے ہیں بغیر دلیل کے کسی کی بات کو مان لینا، کسی کی بات کو قبول کرنا بغیر دلیل کے، بس آپ نے کہا ہم نے مان لیا۔ کیوں آپ کہتے ہیں، آپ کے پاس اس کی کیا وجہ ہے، کیا ثبوت ہے، کیا دلیل ہے، کیا پروف ہے، اس سے ہمیں کوئی مطلب نہیں، آپ نے کہا ہم نے مان لیا، اس کو تقلید کہتے ہیں۔ یعنی آپ کی بات کا پٹا ہم نے گلے میں ڈالا ہوا ہے، اس سے قطع نظر کی آپ وہ بات کس دلیل کی بنیاد پر کہتے ہیں، اس کو کیا کہتا ہے؟ اس کو تقلید کہا جاتا ہے۔ اس کے مقابلے میں اتباع ہے، اس کے مقابلے میں اقتداء ہے، اس کے مقابلے میں اطاعت ہے۔ دلیل قرآن کی، دلیل سنت کی، دلیل صحابہ کی زندگی کی، اس کے مطابق ہم عمل کرتے ہیں۔ تو بہرحال یہ اصل میں بہت بنیادی مسئلہ ہے، ہم ائمہ اربعہ کی تنقیص نہیں کرتے، بلکہ کسی بھی عالم دین کی، امت کی ہم تنقیص نہیں کرتے، اس کے علم سے، اس کی کتابوں سے، اس کی تحریروں سے فائدہ اٹھاتے ہیں، اور اس کے ذریعے سے روشنی حاصل کرتے ہیں۔ جہاں کوئی مسئلہ ان کا کتاب و سنت کے خلاف ہوتا ہے، ہم اللہ تعالیٰ سے استغفار کر کے ان کے لیے اس مسئلے کو چھوڑ دیتے ہیں۔ یہی ہے سلفیت، یہی کیا ہے؟ سلفیت۔ اسی راستے کی وضاحت ہوگی انشاءاللہ تبارک و تعالیٰ، بہت سارے حوالوں، بہت ساری مثالوں، بہت سارے اقوال، بہت سارے دلائل، اور بہت ساری واقعات اور تاریخی حوالوں کے ساتھ میں انشاءاللہ تبارک و تعالیٰ۔ بہرحال تو شیخ البانی رحمۃ اللہ علیہ ہیں، یہ شیخ البانی رحمۃ اللہ علیہ آپ جانتے ہیں کہ البانی ان کے نام کے ساتھ لگا ہوا، اصل البانیہ کے ہیں، یہ اشکودرا کے رہنے والے تھے بہرحال، اور البانیہ کے کچھ حالات نازک تھے، وہاں کے حاکم کے ساتھ کا معاملہ کچھ ظلم و زیادتی کا تھا، جس کی وجہ سے ہجرت کر کے البانیہ سے نکل کر کے یہ سب سوریہ دمشق چلے گئے تھے۔ بہرحال تو وہاں پر رہے، پلے بڑھے، ان کے والد بڑے علماء میں سے تھے، لیکن حنفی مسلک کے تھے۔ شیخ البانی کے والد جو تھے وہ بڑے علماء میں سے تھے، اور بہت سارے دور دراز کے لوگوں کا مرجع تھے، سب کے مفتی، سب کے پیر، سب کے قاضی تھے وہ، لیکن حنفی مسلک کے تھے، اور ہرگز نہیں چاہتے تھے کہ ان کا بچہ ناصر الدین، محمد ناصر الدین البانی جس کو ہم کہتے ہیں، ہرگز نہیں چاہتے تھے کہ حدیث رسول پڑھے، حدیث رسول پڑھے، حدیث رسول کا علم حاصل کرے، روایات جانے، سند جانے، متن جانے، ہرگز ان کے والد اس بات کو پسند نہیں کرتے تھے۔ لیکن بہرحال تجری الرياح بما لا تشتهي السفن، عربی شاعر نے کہا ہے کہ کشتیاں جس رخ پر جانا چاہتی ہیں ہوائیں اس کے خلاف چلتی ہیں، جس رخ پر کشتیاں جانا چاہتی ہیں ہوائیں اس کے خلاف چلتی ہیں۔ اللہ تبارک و تعالیٰ کو وقت کا مجدد پیدا کرنا تھا، تو والد کی چاہت نہیں پوری ہو سکی، علامہ البانی صاحب کا ایک فطری ذوق بن گیا حدیث رسول کا، ورنہ پیشے سے گھڑی ساز تھے، گھڑی بنانا ان کے والد کا کام تھا، انہوں نے اپنے والد سے گھڑی بنانے کا یہ فن سیکھا، یہ مطلب کاریگری سیکھی، اور اتنا ماہر ہو گئے کہ دور دور تک چرچا تھا کہ اگر کسی کو گھڑی کی اصلاح کرنی ہو تو البانی صاحب کی دکان پر لے کر کے چلے جاؤ۔ رات آپ نے شاید دیکھا ہو ان کا جو فاتورہ ہوتا ہے نا، جو بل ہوتی ہے جس پر آدمی لکھ کر کے دیتا ہے یہ گھڑی بنانی ہے، اس کی اتنی قیمت ہے نا، تو انہوں نے اس کے اوپر بھی حدیث رسول لکھ رکھا ہے کہ ہمارا معاملہ لین دین کا سنت رسول صلی اللہ علیہ وسلم کے مطابق ہوگا۔ البیعان بالخیار ما لم يتفرقا، لینے دینے والوں کو اس وقت اختیار رہے گا جب تک دونوں جدا نہ ہو جائیں، جدا ہو گئے اختیار ختم، نہ میرا اختیار نہ آپ کا اختیار۔ بہرحال تو سنت رسول صلی اللہ علیہ وسلم کے شہدائی صبح و شام اس میں گزارنے والے، اوڑھنا بچھونا کھانا پینا ان کا حدیث رسول سنت رسول صلی اللہ علیہ وسلم۔ تو چونکہ انہوں نے حدیث رسول کو، سنت رسول کو بالکل قریب سے، آپ سوچئے کہ 20-25 ہزار حدیثوں سے جو آدمی، یا اس سے بھی زیادہ میں کم کہہ رہا ہوں، صحیح حدیثوں سے ضعیف حدیثوں سے گزر کر کے کھڑا کھوٹا جس نے الگ الگ کیا ہو، اس نے اگر منہج لکھا ہوگا تو کیسا لکھا ہوگا۔ اس لیے شیخ البانی کی کتاب کا انتخاب کیا گیا ہے، اس لیے کوئی غلط فہمی نہ ہو، اس کے پیچھے کوئی تعصب نہیں ہے، اگر تعصب ہے تو وہی خالص سنت کا جو راستہ ہے وہ ہم سب کو سمجھ میں آ جائے، اسی کے تعصب کے لیے اس کتاب کا انتخاب کیا گیا ہے۔ بہرحال شیخ البانی کی پیدائش 1333 ہجری میں ہوئی، ہجری 1333 اور وفات 1420 میں، اس وقت 1445-44 چل رہا ہے، یعنی 24 سال پہلے ہجری سال کے مطابق، اور عیسوی سال کے مطابق 1914 میں پیدائش ہوئی ہے، اور ایسے ہی 1999 میں ان کی وفات ہوئی ہے۔ یہ کتاب جو ہے، جیسا کہ میں نے عرض کیا کہ ان کی کتابوں سے نکال کر کے جمع کی گئی، اکٹھا کی گئی، بہت ساری کتابوں سے نکال نکال کر کے یہ سلفی منہج والا مٹیریل جو ہے نا، مادہ، اسے اکٹھا کیا گیا ہے۔ اور یہ عمر بن عبد المنعم سلیم ہیں جنہوں نے کتاب کو اکٹھا کیا ہے، یہ کوئی بہت بڑے عالم نہیں ہیں لیکن عالم ہیں، اور انہوں نے، یہ اصلاً مصر کے ہیں، اصلاً یہ مصر کے ہیں، ایجپٹ کے، لیکن ان کے والد جو تھے، یعنی ان کے والد عمر بن منعم کے جو ان کے مؤلف ہیں، ان کے والد جو ہے وہ کچھ ملازمت کے لیے کویت چلے گئے تھے، تو یہ کویت میں پلے بڑھے اور ساری تعلیم انہوں نے کویت میں حاصل کی، اور الحمدللہ اہل سنت والجماعت میں سے، سلف صالحین کے منہج پر، ان کے مسلک پر چلنے والوں میں سے ہیں۔ اور یہ خود اس بات کی دلیل ہے کہ شیخ البانی رحمۃ اللہ علیہ کی کتابوں سے منہج سلف کے اقوال نکالنے کا کارنامہ انہوں نے انجام دیا ہے۔ تو انہوں نے یہ کتاب اکٹھا کی ہے، اور انشاءاللہ تبارک و تعالی ہم لوگ سب سے پہلے آج کے اس سبق میں ہمیں جو پڑھنا ہے وہ چند باتیں کتاب کے لکھنے والے کے مقدمے میں ہیں، یعنی انہوں نے جو مقدمہ لکھا اس کی باتیں پڑھیں گے ہم، صرف اور صرف آج انشاءاللہ تبارک و تعالیٰ یہ پڑھنا ہے۔ پھر اگلی ملاقات جب ہوگی تو انشاءاللہ اگلا والا حصہ جو شیخ البانی رحمۃ اللہ علیہ کے اقوال کی روشنی میں منہج سلف کی وضاحت انشاءاللہ تبارک و تعالیٰ شروع ہوگی۔ حمد و صلاۃ کے بعد اور تقوی سے متعلق جو تین آیتیں ہیں، خطبۃ الحاجہ کی جو تین آیتیں ہوتی ہیں نا، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ، ایسے یا ایھا الناس اتقوا ربکم الذی خلقکم، ایسے یا ایھا الذین آمنوا اتقوا اللہ وقولوا قولا، ان تینوں آیات کے بعد اور حمد و صلاۃ کے بعد، اس کے بعد یہ بتانے کے بعد کہ سب سے بہترین کتاب اللہ کی کتاب ہے، اور سب سے بہترین بات اللہ کی کتاب ہے، اور سب سے بہترین طریقہ نبی کریم صلی اللہ علیہ وسلم کا طریقہ ہے، بدترین چیزیں بدعات ہیں، اور ہر نئی چیز دین کے اندر بدعت ہے، اور ہر بدعت گمراہی ہے، جہنم میں لے جانے کا ذریعہ ہے۔ یہ باتیں کہنے کے بعد، اس کے بعد شیخ البانی کے بارے میں کچھ باتیں کہہ رہے ہیں، آپ غور سے ان باتوں کو سنیں، میں انشاءاللہ ایک ایک دو لفظوں میں وضاحت کروں گا، اور بہت لمبا بھی درس نہیں کیا جا سکتا، آپ کے لیے بھی بہرحال رات لمبی ہو رہی ہے تو وہ بھی ایک مجبوری ہے، اور ہمارے لیے مجبوری ہے، اور اکثر ساتھی دور دراز سے بھی آئے ہوئے ہیں، ان کے پہنچنے کا بھی مسئلہ ہے، اس لیے انشاءاللہ وقت پر ہی یہ گفتگو مکمل کر لی جائے گی۔ دیکھیں، کہتے ہیں کہ شیخ امام علامہ محدث العصر، یعنی اپنے زمانے کے محدث، جس صدی میں وہ رہے، جس زمانے میں وہ رہے، اس زمانے کے محدث اور حافظ کہلاتے تھے۔ حافظ دو ہوتا ہے نا، ایک تو حافظ قرآن کو ہم سب لوگ جانتے ہیں، لیکن حافظ الحدیث ہم کم جانتے ہیں۔ حافظ قرآن الحمدللہ ہم سمجھتے ہیں کہ بہت سارے قرآن کریم کے حفاظ، انہوں نے قرآن کریم کو اپنے سینے میں الحمدللہ ازبر کیا ہوا ہے، اور وہ پڑھتے ہیں برجستہ، سناتے ہیں ہمیں خاطر بتراویح میں اور اس کے علاوہ بھی، لیکن حافظ حدیث کون ہوتا ہے؟ ایک ہوتا ہے محدث، اچھا علماء نے یہ بھی لکھا ہے کہ محدث کسے کہتے ہیں جسے کتنی ہزار حدیثیں یاد ہوں، حافظ حدیث کسے کہتے ہیں جتنی اور زیادہ حدیث، کئی لاکھ حدیثیں یاد ہوں مثال کے طور پر، یا ایسے ہی ایک تیسرا درجہ بھی بعض علماء نے لکھا ہے، یہ محدث ہے اور ایک حافظ الحدیث ہے، اور ایک درجہ کہتے ہیں حاکم الحدیث، اس لیے امام حاکم جو ہے نا ابن البیع، ان کے بارے میں بھی کہا جاتا ہے کہ ان کو اس لیے بھی حاکم کہا جاتا ہے کہ انہیں ان حافظ حدیث سے بھی زیادہ تعداد میں حدیثیں یاد تھیں۔ بہرحال تو انہیں حافظ الحدیث، اب آپ بتائیے کہ ایک شخص کا صبح و شام کا 60 سال تک، 7 سال نہیں، 60 سال تک जिसका ओढ़ना बिछौना सुबह शाम हदीसे रसूल हो। 300 जिल्दें लिखने वाला इमाम, 300 जिल्दें और कैसीटें जो उनके दुरूस की है ना, इल्मी दुरूस की, मुनाजरों की और मनहज से मुतालिक बहुत ज़्यादा दकीक सवालात और जवाबात की, वो तकरीबन 7,000 कैसीटें, वो जो कैसीटें होती थी ना उसमें टेबरी गार्ड में आवाज़ वाली सिर्फ, वो तकरीबन 7,000 कैसीटें। और अल्हम्दुलिल्लाह उसे बड़ी मेहनत के साथ लोग उसे सुन सुन करके, उसे निकाह तफरीक करके उसे अल्हम्दुलिल्लाह तहरीर में ला रहे हैं और रफ्ता रफ्ता वो किताबें वो चीज़ें तहकीक के साथ और साफ़ सुथरे प्रिंट के साथ अल्हम्दुलिल्लाह छप करके वो बाहर मैदान में आ रही हैं। किताबें इंशाल्लाह धीरे धीरे लाइब्रेरियों में आ जाएंगी और फिर लोग सब उससे उन तमाम चीज़ों से इस्तिफादा करेंगे। तो वक्त के मुहद्दिस और हाफिज़ुल हदीस, न जाने कितनी हज़ार हदीसें ज़बान पर उनको याद थी, ज़ईफ़ का पता, सही का पता, मुनकर का पता, मौजू का पता, शास का, मुनकते का, मुअल्लल का, मक्तू का, एक बहुत तवील ज़खीरा हदीस रसूल सल्लल्लाहु अलैहि वसल्लम का। अच्छा, बकियतुस्सलफ़ क्या लिखा है? बकियतुस्सलफ़ यानी सलफ़ का जो नमूना है ना, उसका एक नमूना थे शेख अल्बानी रहमतुल्लाह अलैह, जिसकी सुबह शाम हदीस रसूल में गुजरती हो, एक एक अदा एक एक काम वो हदीस रसूल की छाँव में बैठ करके करता हो, जाहिर सी बात है कि वो कौन है? वो बकियतुस्सलफ़ है। कहते हैं कि अल्लामा अल्बानी रहमतुल्लाहि अलैह इस दौर में असर हाजिर में सलफ़ी दावत के अइम्मा में से एक थे, सलफ़ी दावत के इमामों में से एक इमाम थे, छोटी के इमामों में जो सलफ़ी दावत का मिशन जिन लोगों ने अपने कांधों पर उठाया हुआ है उनमें से छोटी के इमाम थे। और साथ ही साथ क्या कहते हैं, और जिन लोगों ने तकलीद को फेंका, यानी तकलीद का मुआरजा किया है, तकलीद का बाइकाट किया है, तकलीद का बाइकाट करने वालों में से, तकलीद को के बाइकाट की दावत देने वालों में से जो पहली सफ के लोग जो थे ना, उनमें से एक है शेख अल्बानी रहमतुल्लाह अलैह। तो आप उन लोगों में से हैं जिन्होंने खाली सुन्नत पर उम्मत अमल करे, किसी उम्मत ही के पीछे आंख बंद करके न चले, इसकी दावत देने वाले थे वो और तकलीद की मजम्मत करने वाले, तकलीद का बाइकाट करने वाले थे, वल्तिजामी दलील और दलील को लाजिम पकड़ने वाले। इसलिए कितने मसाइल में शेख अल्बानी रहमतुल्लाह अलैह ने और इस दौर के अपने दौर के बहुत सारे उलमा के मसाइल में उनसे मुआरजा किया है, क्योंकि सुन्नत उसके ख़िलाफ़ है जिस पर लोगों का अमल चल रहा है। तो ये उनका तरीक़ा था कि तकलीद से तकलीद का बाइकाट, दलील की पाबंदी और क्या करना है, सलफ़ी दावत को का अपना मिशन बनाना, इसके वो चोटी के इमामों में से थे। ऐसे ही सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम के बहुत ठोस दिफा करने वालों में से थे इनकार हदीस के जरासीम, है कि नहीं? और जो लोग भी पढ़ेंगे वो देखेंगे, जो पढ़ रहे हैं वो देख रहे हैं, वो जानते हैं कि किस तरह से शेख अल्बानी ने सिर्फ यही नहीं किया कि हदीस सामने है, उसके रावियों को देखा, उसकी सनद को देखा और उसके बाद सही ज़ईफ़ का हुक्म लगा दिया, आगे बढ़ गए, ऐसा नहीं हुआ है। किताब के नाम में भी लिखा हुआ है वो शैइ मिन फ़िक्हिहा व फ़वाइदिहा, सही ज़ईफ़ हदीस का ज़खीरा, सही का ज़खीरा, ज़ईफ़ और मौजूआत का ज़खीरा, ये अलग और ये अलग। सही हदीसें उसके कुछ फ़वाइद और फ़िक्ह का साथ साथ में तस्करा मौजूद है, ज़ईफ़ रिवायतें मौजू रिवायतों को अलग थलग किया तो उसके तहत भी बहुत सारी मुफीद बातें नकल की, बताया इस हदीस पर कौन अमल कर रहा है, इसके पीछे कौन चल रहा है, इस हदीस की वजह से कौन सी गुमराही उम्मत के अंदर पैदा हुई है, ये सही हदीस छोड़ा उम्मत ने तो छोड़ने की वजह से क्या उम्मत से ज़ाय हो गया, बहुत सारी गुफ्तगू यानी फ़िक्ह जिसको कहते हैं ना, गहरा इल्म, उससे भरी हुई है शेख अल्बानी रहमतुल्लाह अलैह की किताबें। तो बहरहाल तो उन्होंने बहुत ज़्यादा सुन्नत का दिफा भी किया है, खुद ठोस दिफा करने वालों में से थे और अहले सुन्नत का भी दिफा करने वालों में से हैं, सुन्नत भी और अहले सुन्नत भी, हदीस का दिफा करने वाले, अहलुल हदीस का दिफा करने वाले, क्योंकि बहुत सारे नफ्स परस्त हैं ना, बहुत सारे खारजी हैं तो खारजियत की राह पर ले जाने के लिए हदीसों को तोड़ते मरोड़ते हैं, बहुत सारे राफिजी हैं तो सारी हदीसों को घुमा करके आले बैत रसूल पर फिट करते हैं, और अहदीस की बात करता हूँ कुरान करीम की आयतों को उठा उठा करके फिट किया है, इन अल्लाह यामुरु बिल अदल एहसान व ईता इज़ुल क़ुरबा व यनहा अनिल फ़हशाई वल मुनकरी वल बग़्य, जानते हैं ना। वयनहारिल फहशाई वल मुनकरी वल बागी, अल्लाह तबारक व तआला फहाशी से, बेहयाई से, मुनकर से, जुल्म से मना फरमाता है। आयत करीमा की तफसीर में राफिजियों ने कहा कि इससे मुराद अबू बकर, उमर और उस्मान रजी अल्लाह अन्हु है, आदि के सिवा कुछ नहीं। और उसी रास्ते पर ये मिर्ज़ा इंजीनियर पाकिस्तान का चल रहा है 100%, उसके राफिजी होने में कोई शक नहीं है। हाँ, आप उसकी वीडियो उठा उठा करके देखते ही हैं, लोग जानते हैं, लेकिन अफसोस ये है कि उसको रद्द और नकद की निगाह से देखें तब जा करके बात बनेगी ना, हजम करने के लिए नहीं सुनना चाहिए। लेकिन अब देखा जा रहा है कि लोग हजम करने के लिए सुनते हैं बल्कि उसका दिफा करते हैं। वो आदमी कहता है, अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु गुस्ताख थे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, और कहता है कैसे गुस्ताख थे। बात दूसरी तरफ चली जाती है, असल में मनहज की बातें जब होती हैं तो गुफ्तगु दूसरी तरफ चली जाती है। अल्लाह के कलाम की आयतें करी, अल्लाह के नबी अलैहिस्सलाम की के बारे में वो कहता है कि सिद्दीक अकबर ने सबसे पहले गुस्ताखी की है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की। अल्लाह के नबी की वफात हो गई, अभी आपकी लाश पड़ी हुई है, अभी आपकी लाश को दफन करने वगैरह का कोई काम, कोई कार्रवाई नहीं हो रही है, उससे पहले खड़े होकर के सिद्दीक अकबर ने पहली बात क्या कही, अय्युहन नास मन काना मिनकुम याबुदु मुहम्मदन फइन्ना मुहम्मदन कद मात वमन काना याबुदुल्लाह फइन्नल्लाह हय्युन ला यमूत। तुम में से जो मोहम्मद की इबादत करता रहा हो, परस्तिश करता रहा हो, वो जान ले कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मौत हो चुकी है, और जो अल्लाह तबारक व तआला की इबादत करता है वो जान ले कि अल्लाह ताला हय्युन ला यमूत, हमेशा से जिंदा है, हमेशा जिंदा रहेगा, उसे मौत आने वाली नहीं है। कहा ये देखो कैसे ये बात कह रहे हैं सिद्दीक। सिद्दीक कहते हैं जो अल्लाह के नबी, जो मोहम्मद की इबादत करता हो, तो क्या नऊज़ु बिल्लाह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अपनी इबादत करवाते थे। ये सिद्दीक अकबर इल्ज़ाम लगाता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, गुस्ताखी करता है। मेरे भाइयों, सवाल ये पैदा होता है, 1444 साल चल रही हो गया ना हिजरत का, हिजरत के बाद का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात 10 साल के बाद तो हुई थी, 10 साल 11 साल के बाद वफ़ात हुई कि नहीं हुई, ये इसमें से 11 साल निकाल दो, 1430 साल गुजर गए। उम्मत के किस आलिम ने कहा है कि सिद्दीक अकबर की ये बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की गुस्ताखी में है? सहाबा में से किसी ने कहा, किसी ने समझा इसका माना कि सिद्दीक अकबर गुस्ताखी कर रहे? उमर बिन खत्ताब ने समझा, उस्मान ने, अली ने, आशरे मुबशरा ने, अज़वाजी मुताहरात ने, खुलफाए राशिदीन के अलावा बाद के दौर दीगर सहाबा, ताबीन, तबे ताबीन, अइमा, मुज्तहिदीन, आज तक किसी ने कहा है कि ये बात अबू बकर सिद्दीक की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की गुस्ताखी में है? किसी ने नहीं कहा। लेकिन ये जालिम कहता है कि अबू बकर सिद्दीक ने गुस्ताखी की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, जिसके बारे में अल्लाह के नबी कहते थे कि मुझ पर अगर सबसे ज्यादा किसी का एहसान है उम्मत में तो अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु का है। मैं सब का हक अदा करने जाऊंगा, सिद्दीक अकबर का हक अदा नहीं कर पाऊंगा, और उसके बारे में ये कहता है कि गुस्ताखी। ये जबान किसकी जबान हो सकती है? ये राफिजियों की जबान है। सिद्दीक अकबर के खिलाफ जबान खोलने वाला राफिजी हो सकता है, या तो जाहिल हो सकता है, या तो पागल हो सकता है, और या तो दुश्मन इस्लाम हो सकता है, वरना चौथा कोई तबका नहीं है जो सिद्दीक अकबर के खिलाफ जबान दराजी करता हो। बहरहाल मेरे भाइयों, तो सुन्नत और अहले सुन्नत का दिफा भी करने वाले थे अल्लामा अल्बानी रहमतुल्लाहि अलैह। ऐसे ही जिन लोगों ने सलफ सालहीन के अकीदे की तरफ, दावत दी है, उन दावत देने वालों में जो शरीक थे, उनमें अहम तरीन किरदार अदा करने वाली शख्सियत अल्लामा अल्बानी की, यानी जो अल्हम्दुलिल्लाह उलमा की टीम है, तो सलफ़ सालहीन के अकीदे को अपनाओ, सलफ़ का अकीदा अख्तियार करो, अल्लाह के नबी अलैहिस्सलाम के सहाबा का अकीदा, ताबीन का अकीदा, तबे ताबीन का अकीदा, अइमा मुहद्दिसीन का अकीदा अपनाओ। ये जिन लोगों ने दावत दी है उसमें मेरे भाइयों अल्लामा अल्बानी रहमतुल्लाह अलैह का भी बहुत बड़ा दखल है, चाहे अकीदे का ताल्लुक उलूहियत से हो, या रुबूबियत से हो, या अस्माओ और सिफात से हो, या गैब के मसाइल साबित करने से मुतालिक हो, या आखिरत के मसाइल से मुतालिक चीज़ें हो, जो भी मसाइल हो, अकीदा सलफ़ उम्मत का लिया जाए, इसकी दावत देने वालों में सर फहरिस्त अल्लामा अल्बानी रहमतुल्लाह अलैह भी रहे। ये है मेरे भाइयों। अब कहते हैं कि अगर कोई कहने वाला कहे कि सचमुच इस ज़माने के मुजद्दिद है अल्लामा अल्बानी रहमतुल्लाहि अलैह, तो इस दावे में और इस बात के कहने में वो झूठा नहीं होगा, सच्चा होगा कि शेख अल्बानी को वक्त का मुजद्दिद कहता है। मेरे भाइयों, उसके अलावा कहते हैं, ये तो हो गई बात मिशन की, दावत की, इल्म और तालीम और दावत की। कहते हैं उनके यहाँ ख़ास बात ये भी थी कि हद दर्जा गहरा इल्म उनके पास था, दानाई ज़हानत बहुत ज़्यादा थी, ऐसी दीन पसंदी बहुत ज़्यादा थी, सुन्नत पर बहुत पुख्तगी से अमल करने का जज्बा था, सलफ़ के आसार को मजबूती से पकड़ करके चलने वाले थे, ऐसी शरीयत के इल्म का गहरा दर्क था, तबहुर जिसको कहते हैं, यानी समंदर जैसी गहराई थी उलम शरीयत के अंदर। ऐसे ही वक्त और दुनिया के हालात का तजर्बा भी बहुत गहरा था। शेख अल्बानी की किताबें पढ़ने वाले बहुत अच्छी तरह से इस बात को जानते हैं कि शेख अल्बानी ने जो बातें लिखी हैं वो ऐसे नहीं हवा हवाई में लिख दी हैं, एक बहुत गहरी नज़र है पूरी दुनिया के हालात पर, कहाँ कहाँ कौन कौन से फ़िरके हैं, किस किस का क्या अकीदा है, कौन क्या कहता है, कौन क्या लिखता है। कोई हदीस की तखरीज करते हैं तो तखरीज के तहत दसियों किताबों में जिन लोगों ने गलत लिखा है उस पर नक़द भी करते हैं। ये शेख अल्बानी का कारनामा है। किन किन लोगों ने कहाँ कहाँ इन्हराफ का सबूत दिया है, किन किन लोग कौन कौन लोग बहक गए हैं, ऐसे लोगों का हवाला भी देते हैं, जिक्र भी करते हैं। बहरहाल तो कहते हैं कि ऐसे ही दावत इल्लाह के अंदर हिकमत भी बहुत ज़्यादा उनके यहाँ थी, और ये ऐसी चीज़ है, ऐसी खूबियाँ हैं जिसके इकरार करने वाले मुआफिकीन से पहले मुखालफीन हैं। अपने वाले तो इसका इकरार करते ही हैं, मुखालफीन भी इसका इकरार करते हैं। कहते हैं यकीनन, अल्लाह तबारक व तआला की कसम खा करके कहते हैं ये मुसन्निफ, कहते हैं यकीनन इसमें कोई शक नहीं है कि शेख अल्बानी रहमतुल्लाह अलैह की मौत ख़ास तौर पर तलबे इल्म के लिए, उमूमी तौर पर सारे मुसलमानों के लिए, खुसूसी तौर पर तलबे इल्म के लिए, उलमा के लिए और उमूमी तौर पर सारे मुसलमानों के लिए शेख अल्बानी रहमतुल्लाह अलैह की मौत क्या थी, एक बहुत बड़ी मुसीबत थी, बहुत बड़ा खला था। और जब वफात हुई है तो वफात होने के वक्त ऐसा महसूस हुआ कि एक बहुत बड़ा सरमाया उम्मत का चला गया, बहुत बड़ा मर्जा चला गया। अब हदीस रसूल की इतनी बड़ी खिदमत करने वाला इस वक्त इतनी जल्दी में हमें कौन मिलेगा, इस तरह की हालत बन गई थी। लेकिन मेरे भाइयों, हम इसमें शक नहीं कि अल्लाह तबारक व तआला का फैसला अटल है और वक्त पर सबको जाना है, इसमें कोई शक नहीं है। तो अपने वक्त पर शेख अल्बानी रहमतुल्लाह अलैह दुनिया से चले गए। कहते हैं कि हम शेख अल्बानी की ज़िंदगी जो कुछ भी है वो तो अब दुनिया से जा चुके हैं, लेकिन शेख अल्बानी रहमतुल्लाह अलैह ने अपनी मुसन्नफात का जो बहुत बड़ा ज़खीरा छोड़ा है, अपनी किताबों का जो बहुत बड़ा ज़खीरा छोड़ा है, उन किताबों के ज़रिए से ऐसे ही जो बातें उन्होंने लोगों के बीच में आम की हैं, यानी अपनी तकरीरें, अपने खिताबात, अपने जुमों के खुतबे या अपने दुरूस, अपने फतावे, अपने मसाइल के जवाबात, ये तमाम चीज़ें जो छोड़ करके गए हैं, ऐसे ही जो 60 साल मुद्दत में बैठ करके उन्होंने तलबा को, शागिर्दान को पढ़ाया है और हज़ारों की तादाद में उलमा तलबा बन करके तैयार हुए हैं, ये हमारे लिए सबसे बड़ा सरमाया है। इनके ज़रिए से हमें क्या करना चाहिए, इनके ज़रिए से हमें अपने ईमान को, अपने अकीदे को, अपने मनहज को, अपने फ़िक्र को मजबूत करना चाहिए। ये सबसे बड़ा सरमाया है जिसके ज़रिए से हमें फ़ायदा उठाना चाहिए। 60 साल तक जुहद मुसलसल मेहनत करते रहे और किसी भी सूरत में अपनी मनहज से कोई समझौता नहीं किया, और मुसलसल काम भी करते रहे, ज़बान से बोलते भी रहे, कलम से लिखते भी रहे, और साथ ही साथ उम्मत के लोगों को उसकी दावत भी देते रहे। यही वो मनहज है जो सलफ़ सालहीन का मनहज है, सबसे ठोस मनहज है, सबसे सुथरा मनहज है, और यही सहाबा का, तबईन का, तबे ताबीन का तरीका रहा है, और इसी पर इंशाअल्लाह तबारक व तआला क़यामत तक इस उम्मत का एक तबका कायम रहेगा, उसे किसी भी सूरत में दुनिया की ताकतें उससे बरगश्ता नहीं कर पाएंगी, उसे दूर नहीं कर पाएंगी, उसे नफ़रत नहीं दिला पाएंगी, उसे किसी भी सूरत में मेरे भाइयों कोई हटा नहीं सकेगा, टाल नहीं सकेगा। ये अल्लाह तबारक व तआला का ऐलान है। उसके बाद आखिरी बात कहते हैं कि सलफ़ी मनहज जो है ना, इसकी वजाहत इस किताब में होने वाली है शेख अल्बानी की तहरीरों की रोशनी में। कहते हैं कि ये जो सलफ़ी मनहज है ये कोई तहरीर नहीं है जिसे कहीं लिख दिया जाए, कोई तहरीर नहीं है कि जिसे किसी पेपर में, किसी किताब में लिख दिया जाए और लिख करके बंद करके वो किताब पढ़ी रहे, कोई लिख करके रख देने वाली चीज़ नहीं है, या कोई नारा नहीं है जिसे ज़बान से बोला जाए। सिर्फ ज़बानी दावों का नाम नहीं है सलफ़ियत, बल्कि क्या कहते हैं, कहते हैं बल्कि ये सलफ़ियत एक रास्ता है जिस पर चला जाना चाहिए, इस पर अमल करना चाहिए, एक रास्ता है, ट्रैक है जिस पर चलना है, ऐसे कहते हैं एक अकीदा है जिसे लाजिम पकड़ना है, जिसे मजबूती के साथ थामना है, और एक तरीका है, एक राह है जिस रास्ते पर चल करके जन्नत तक पहुंचने की रहनुमाई हासिल करनी है। यह है सलफ़ी सालहीन का मनहज, जिसको सलफ़ियत कहते हैं, और बकिया वजाहत आगे आ रही है। उसके बाद कहते हैं शेख अल्बानी रहमतुल्लाह अलैह हमेशा सलफ़ी मनहज के उसूलों को बयान करते रहे, बयान करने की कोशिश करते रहे। हमेशा उनका जज्बा रहा कि सलफ़ सालहीन के उसूलों को लोगों के सामने बयान किया जाए। उसूल बयान करने से फ़ायदा क्या होता है? उसूल बयान करने से फ़ायदा ये होता है कि हमेशा बार बार कोई बात नहीं बतानी पड़ेगी। उसूल मालूम है, सारी चीज़ों को परख लो, ज़ाब्ता मालूम है, कायदा मालूम है, प्रिंसिपल मालूम, उसी पर चलते रहो, मसाइल हल करते रहो। वरना अगर उसूल ना बताए जाएं तो जुज़वी मसाइल को अलग अलग बार बार सुबह शाम और ज़िंदगी भर बताना पड़ेगा। उसूलों के ज़रिए से लोगों को रहनुमाई मिल जाती है। तो कहते हैं कि शेख अल्बानी रहमतुल्लाह अलैह ने इस सलफ़ी मनहज के उसूलों को बयान करने की हद दर्जा कोशिश की और हर मौके को इस मकसद के लिए इस्तेमाल किया। किताबों का प्लेटफार्म इस्तेमाल किया, तहकीकात का, तखरीजात का, तालीफात का, तसनीफात का, ऐसे ही दुरूस का, मुनाज़रों का, मुहाज़रों का, और जामिया इस्लामिया मदीना मुनव्वरा में भी कई साल उन्होंने पढ़ाया है, वहाँ पर भी तलबा को पढ़ाते रहे। बल्कि जामिया इस्लामिया मदीना मुनव्वरा में शेख अल्बानी रहमतुल्लाह अलैह की कोशिशों से कुल्लियतुल हदीस शरीफ का क़याम अमल में आया। ये कुल्लिया नहीं था, ये फैकल्टी जामिया इस्लामिया में उस वक्त नहीं थी। शेख अल्बानी रहमतुल्लाह ने जो हदीस रसूल पढ़ने पढ़ाने का तरीक़ा इस दौर में तलबा के सामने, उलमा के सामने, मुदर्रिसीन के सामने जो तरीक़ा, बाकायदा हदीस रसूल लिखी जाए, उसके हर हर लफ्ज़ लफ्ज़ की शरह की जाए, फ़िक़्हुल हदीस भी, और उसके बाद जो रिजाल हैं, अल हद्दसना फ़लान अन फ़लान क़ाल हद्दसना फ़लान, ये जो रावियों के नाम हैं, इन एक एक रावी पर रुका जाए, इसका नाम क्या है, इसका शजर नसब क्या है, इसका हाफिज़ा कैसा था, इसकी अदालत कैसी थी, और उसके बाद अगले रावी तक पहुँचा जाए, उसके बाद तीसरा रावी, अगर ये सिका भी हैं, काबिल एतबार भी हैं, हाफिज़ा भी दुरुस्त है, तो मामला कुछ नहीं है, तो देखा जाए कि दोनों एक दूसरे के शागिर्द होने के लायक हैं कि नहीं है। ऐसा तो नहीं कि एक की पैदाइश हुई जब पहले वाले की मौत हो चुकी थी, इनकता तो नहीं है सनद के अंदर, सनद ही मुत्तसिल होनी चाहिए। इस तरह से जैसे सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम को हजरत मुहद्दिसीन पढ़ते पढ़ाते थे, उस नहज पर अल्लामा अल्बानी रहमतुल्लाह अलैह ने पढ़ने पढ़ाने का तरीका नए सिरे से उम्मत के सामने पेश किया। इसके भी मुजद्दिद हैं अल्लामा अल्बानी रहमतुल्लाह अलैह। उसके बाद हदीस रसूल के पढ़ने पढ़ाने का यह शौक पैदा हुआ मेरे भाइयों। तो ये सूरत हाल है। तो जिस अंदाज से शेख अल्बानी ने शुरू किया, इसमें कोई शक नहीं कि ये तरीका बिल्कुल नया तरीका था। असिरेनो तलबा को एक एक मतन के अलावा सनत के एक रावी से गुजारा जाए, और उसके बाद एक रोशनी में आकर के हम हदीस के हुक्म को समझें, और उसके बाद हदीस की फिक्र और उसके मसाइल को समझें। ये तरीका शेख अल्बानी ने, और इन्हीं के फिक्र से शेख अल्बानी रहमतुल्लाह अलैह के मेरे जामे इस्लामी मदीना तैयबा के अंदर कुल्लियतुल हदीस शरीफ का क़याम अमल में आया। बहरहाल तो ये चीज़ है। उसके बाद खैर ये बात कहते हैं कि ऐसे ही अपनी बहुत सारी किताबों में भी और अपने लेक्चर्स में, अपनी तकरीरों में, अपने फतावे में अल्हम्दुलिल्लाह इस मिशन को वो आम करते रहे, फैलाते रहे। ये सारी बातें कहने के बाद आखिर में मुसन्निफ कहते हैं कि मैंने इसी बुनियाद पर, ये जो सारी बातें आपने सुनी हैं, कैसे इसी बुनियाद पर मैंने अल्लाह तबारक व तआला से मदद मांगी, अल्लाह से इस्तिखारा किया कि इस किताब के अंदर शेख अल्बानी रहमतुल्लाह अलैह के यहाँ जो सलफ़ी मनहज है, एकदम खरा सुथरा निथरा, एकदम खालिस, वो शेख अल्बानी की किताबों की रोशनी में और जिन उसूलों को उन्होंने सलफ़ी मनहज के बयान फरमाए हैं, उन उसूलों को आपके सामने इस किताब में इकट्ठा किया जाए उनकी तहरीरों के ज़रिए से, ताकि और ये भी पता चले, मुआजना भी हो कि जो अइमे हदीस पहले गुजरे हैं, उलमाए मुहद्दिसीन पहले गुजरे हैं, उनका मनहज जो है, और जो अहले सुन्नत वल जमात के उलमा पहले गुजरे हैं उनका तरीक़ा, और ऐसे ही शेख अल्बानी रहमतुल्लाह अलैह जो बयान कर रहे हैं, ये दोनों तरीक़ा किस तरह से बिल्कुल सेम, बिल्कुल एक तरीका है, इसके अंदर कोई फ़र्क नहीं है, ये वाजे करना भी मकसद है। तो बहरहाल कहते हैं इसीलिए मैंने ये किताब शेख अल्बानी रहमतुल्लाह अलैह के की किताबों से, तहरीरों से मैंने ये मुरत्तब की है, जमा की है, और कहते हैं कि इसके अंदर बहुत सारी चीज़ें हैं, और ख़ास बात जो जिक्र करना चाहते हैं आगे अखीर में, उस पर बात ख़त्म हो रही है, वो कह रहे हैं कि ख़ास बात मुझे ये बतलाना है कि जो भी अक़वाल फरमुदात होंगे किसी के भी अहले सुन्नत वल जमात के उलमा में से किसी भी आलिम के अक़वाल फरमुदात नकल किए जाएंगे, इसमें जुमूद का मसला नहीं होगा, تقلید کا مسئلہ، تعصب کا مسئلہ نہیں ہوگا کہ ہم فلاں کے قول کو پیش کر رہے ہیں تو چاہے وہ قول درست ہو یا درست نہ ہو، ہم اسے پکڑ کر کے بیٹھ جائیں، اسی پر ڈٹ جائیں، اس نظریے سے ہرگز نہیں، بلکہ سارے لوگوں کے اقوال، سب کے اقوال کتاب و سنت کی کسوٹی پر پیش کیے جائیں گے، جو کتاب و سنت کے مطابق ہوں گے اسے قبول کر لیا جائے گا، اور جو کتاب و سنت کے خلاف ہوں گے ان اقوال کا، ان باتوں کا مناقشہ کیا جائے گا، یہ طریقہ ہوگا، اور ان سب میں عدل کا طریقہ، انصاف کا طریقہ اختیار کیا جائے گا۔ اللہ تبارک و تعالیٰ فرماتا ہے، یا ایھا الذین آمنوا کونوا قوامین شہداء للہ بالقسط ولا یجرمنکم شنآن قوم علی الا تعدلوا اعدلوا هو اقرب للتقوی، یعنی اللہ تبارک و تعالیٰ عدل و انصاف کا حکم دیتا ہے، تو عدل و انصاف کے ساتھ ان شاء اللہ تبارک و تعالیٰ یہ باتیں آپ کے سامنے پیش کی جائیں گی۔ اس میں کوئی شک نہیں ہے کہ باطل طریقے سے، ناحق طریقے سے علماء کے خلاف، علماء کے بارے میں اختلاف کی بات کرنا، یہ ظاہر سی بات ہے کہ یہ درست نہیں ہے۔ باطل طریقے سے اگر کوئی ناحق علماء کے خلاف اختلاف کھڑا کرتا ہے، تو یہ انہی لوگوں کا طریقہ ہے جو اللہ تعالیٰ کے نبیوں کے زمانے میں ان کی امتیوں میں کچھ لوگ ہوا کرتے تھے، جو باطل پرست رہا کرتے تھے، اور انہی کا طریقہ ہے جو آج بھی اس طرح کے لوگ چل رہے ہیں، اس پر عمل کر رہے ہیں۔ جبکہ علماء کا معاملہ کیا ہے کہ علماء انبیاء کے وارث ہیں، انہوں نے انبیاء علیہ الصلوۃ والسلام سے علم کی وراثت حاصل کی ہے، اس لیے اہل علم کا ادب، احترام، ان کی عزت کرنا واجب ہے، انہیں ان کا شاع نشان مقام دینا واجب ہے۔ البتہ اتنی بات طے ہے کہ عصمت کا عقیدہ کسی کے ساتھ نہیں رکھا جائے گا، معصومیت کا عقیدہ کسی کے ساتھ نہیں رکھا جائے گا۔ ادب احترام الگ چیز ہے، کسی کو معصوم سمجھ لینا یہ کیا ہے، الگ چیز ہے۔ معصوم صرف وہ ہے جسے اللہ نے معصوم بنایا ہے، ورنہ امت میں کوئی بھی معصوم نہیں ہے، یہ بات اپنی جگہ پر مسلم ہونا چاہیے۔ تو بہرحال یہ چند چیزیں ہیں۔ اس کے بعد کہتے ہیں کہ اہل علم سے محبت جو ہے نا، اہل سنت والجماعت سے محبت جو ہے، یہ ایمان کی دلیل ہے۔ کہتے ہیں کہ اہل سنت والجماعت کی نشانیوں میں سے ایک نشانی یہ ہے کہ وہ اہل سنت سے محبت کرتے ہیں، علماء سنت سے محبت کرتے ہیں، سنت کے اولیاء سے محبت کرتے ہیں، اور سنت کے مددگاروں سے محبت کرتے ہیں۔ اس لیے ہم سنت کے علماء سے محبت کریں گے، لیکن کسی کو معصوم ہونے کا عقیدہ نہیں رکھیں گے۔ تو یہ ان کے مقدمے کا خلاصہ ہے جو سرسری طور پر آپ کے سامنے پیش کیا گیا ہے۔ اب انشاءاللہ تبارک و تعالیٰ اگلی جب ملاقات ہوگی تو باقاعدہ سلفیت کا معنی کیا ہے، سلفیت یا سلفی عربی زبان میں کسے کہتے ہیں، سلف امت کے اقوال میں کسے کہتے ہیں، شیخ البانی نے اس کے بارے میں کیا لکھا اپنی کتابوں کے اندر، کیا سمجھایا ہے، وہ ساری باتیں انشاءاللہ تبارک و تعالیٰ آپ کے سامنے آئیں گی۔ انہی چند باتوں پر یہ آج کی اس سلسلے کی پہلی مجلس کا اختتام کیا جاتا ہے، اور اس میں جو باتیں کتاب اللہ کی ہیں، سنت کی ہیں، سلف امت کے منہج کی ہیں، وہ اللہ تبارک و تعالیٰ کی طرف سے ہیں۔ اللہ تعالیٰ ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے، اور جو بات کوئی بات اگر غلط ہوئی ہے تو وہ شیطان کی جانب سے، میری جانب سے ہے، میں اللہ تبارک و تعالیٰ سے توبہ کرتا ہوں، استغفار کرتا ہوں، اور اللہ سے دعا کرتا ہوں کہ اللہ تبارک و تعالیٰ ہمیں حق سننے، حق پر عمل کرنے کی توفیق عطا فرمائے، غلط اور باطل سننے سے بچنے کی توفیق عطا فرمائے، اور اسے دور رہنے کی توفیق بخشے۔ آمین رب العالمین، وصلی اللہ وسلم وبارک علی نبینا محمد وعلی آلہ وصحبہ اجمعین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ آخر میں گفتگو ختم ہونے کے ساتھ ہی ایک خاص بات آپ کے سامنے ذکر کرنی ہے۔ الحمدللہ اچھی مجلس ہے، بہت سارے احباب ہیں ہمارے بھائیوں میں سے۔ زبیر ابراہیم تیلی، شاید آپ ذرا جانتے ہوں یا نہ جانتے ہوں، یا کچھ لوگ جانتے ہوں، ان کی طبیعت بہت زیادہ ناساز ہے، بیمار ہیں یہ، اور آپریشن ہونا ہے یا ہو گیا ہے، آپریشن ہونا ہے، کوئی تکلیف ہے جس کا آپریشن ہونا ہے۔ تو ان کے گھر والوں نے، ان کی اہلیہ نے خاص طور پر آپ سے درخواست کی ہے کہ آپ ان کی شفا یابی کے لیے اللہ تبارک و تعالیٰ سے دعا کریں۔ ہم سب مل کر دعا کرتے ہیں کہ اللہ تبارک و تعالیٰ برادرم زبیر ابراہیم تیلی کو شفا یابی عطا فرمائے۔ اسأل اللہ العظیم رب العرش الکریم ان یشفیہ شفاء کاملا عاجلا، آمین رب العالمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔